भाई छनी ना भैंसी न भैनी गोठमा माली गाई छनी बाबा आमा न भैनी तिम्रो दाई छनी बाबा आमा न भैनी तिम्रो दाई छनी छन् बहिनी ओरकार पर्काले तिजमा माइत आइन भने हेप्छन् घरका